हाउसिंग प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरीद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075 र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। संविधानका विवादित विषयमा सहमति जुटाउन सोमबारदेखि संविधान सभाभित्र रहेका दलहरूसँग वार्ता हुने। राप्रपामा विवाद चर्कियो। लोकेन्द्र बहादुर चन्द्र, पशुपति शमशेर राणा अध्यक्ष। चितवनलाई मुलुककै पहिलो साक्षर जिल्ला घोषणाको तयारी तीव्र। चालु आर्थिक वर्षको अन्त्यसम्ममा चितवनका अधिकांश गाविस र नगरका वडा साक्षर घोषणा गर्ने तयारी। इराकमा भएको विस्फोटमा परि 60 जनाको मृत्यु। भारतको बिहारमा अज्ञात रोगका कारण 19 बालबालिकाको ज्यान गयो। र नेपाली फुटबलर विमल घरती बेल्जियमको क्लबमा 1 वर्ष प्रशिक्षण गर्ने। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजिता हमालसँगै म ध्रुवराज। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सोमबारदेखि संविधान सभाभित्र रहेका राजनैतिक दलसँग वार्ता गर्ने भएको छ। नेपाली कङ्ग्रेस, एमाले, ए माओवादी सहितका प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा आज बसेको उपसमितिको बैठकले पहिलो चरणमा संविधान सभाभित्र रहेका दलसँग वार्ता गर्ने निर्णय गरेको हो। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले विभिन्न दलका शीर्ष नेतालाई विभिन्न मा वर्गीकरण गरेर प्रारम्भिक वार्ता गर्ने कार्यतालिका निर्धारण भएको जानकारी दिनुभयो। कङ्ग्रेस सभासद आनन्द प्रसाद रङ्गना संयोजक रहेको प्रारम्भिक वार्ता टोलीले सोमबार फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक तराई मधेस, लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस, सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस, समाजवादी पार्टी र संघीय सद्भावना पार्टीसँग संविधानका सहमतिका विषयमा छलफल गर्नेछ। बैठकमा सभासदहरूले वार्ता प्रक्रियामा साँदा संविधान निर्माण कार्यतालिकालाई मूल रूपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उपसमितिले वार्ता गर्दा सरकारका तर्फबाट के कसरी सहयोग प्राप्त गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री बहादुर थापाले केन्द्रीय समिति बैठकमा राजीनामा दिनुभएको छ। थापाले यसअघि नै अध्यक्ष पदबाट निवृत्त घोषणा हुने घोषणा गर्नुभएको थियो। पार्टी कार्यालय चाबाइलमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा थापाले राजीनामा दिनुभएको हो। थापा समूहको आज पार्टी कार्यालयमा बसेको बैठकले थापाको राजीनामा स्वीकार गर्दै सो पदमा पशुपति शमशेर राणालाई चयन गरेको हो। 107 जना केन्द्रीय सदस्यमध्ये 81 जना यो बैठकमा उपस्थित भएको स्रोतले बताएको छ। बैठकमा लोकेन्द्र बहादुर चन्द समूहबाट कोही पनि उपस्थित नरहेको जनाइएको छ। तर चन्दले यसअघि नै आफूलाई अध्यक्ष घोषणा गरिसक्नु भएको छ। एउटा पार्टीमा 2 जना अध्यक्ष बनेपछि पार्टी फुटको औपचारिकता मात्र बाँकी रहेको छ। चन्द समूहले आगामी असार 2 गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। यस 1 वर्ष अघि राप्रपा र जनशक्ति पार्टीबीच एकीकरण भएको थियो। एकीकृत पार्टीको अध्यक्ष थापा बन्नु भएको थियो। त्यो बेला चारजना वरिष्ठ नेताले चार वर्षसम्म पालैपालो अध्यक्षता गर्ने भद्र सहमति भएको चन्द पक्षको दावी छ। सोही दावी अनुसार चन्दले एजेट 19 गते पार्टी केन्द्रीय कार्यालयमा पुगेर आफू अध्यक्ष भएको घोषणा गर्दै असार 2 गतेका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको थियो। चन्दले यस्तो कदम चालेपछि थापाले सोही दिन आफ्नो निवासमा अर्को बैठक गरेर आजका लागि बैठक बोलाउनु भएको थियो। थापा र चन्दले छुट्टा छुट्टै बैठक बोलाएपछि त्यति बेलै पार्टी विभाजन हुन सक्ने बताइएको थियो। हाल आएर एउटै पार्टीमा 2 अध्यक्ष बनेपछि विभाजनको स्पष्ट रेखा कोरिएको छ। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीमा संगठनात्मक सुधार भए पनि सोचे जति वैचारिक रूपान्तरण हुन नसकेको बताउनु भएको छ। एमालेका पोलिट ब्युरो सदस्य मुकुन्द नेउपानेद्वारा लिखित नीति नेतृत्व र नैतिकता शीर्षक पुस्तकको आज लोकार्पण गर्दै अध्यक्ष खनाले नवौं राष्ट्रिय महाधिवेशनले पार्टीलाई वैचारिक राजनैतिक पुनर्गठन गर्दै एकता र सहमतिको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले अहिले पनि पार्टीले दक्षिणपन्थी र उग्रवादीसँग वैचारिक सङ्घर्ष गरिरहनु परेको जनाउँदै समुन्नत पार्टी निर्माण नभएसम्म त्यो लडाईँमा विजय प्राप्त नहुने बताउनुभयो। पार्टीका पोलिट ब्युरो सदस्य प्रदीप कुमार वालीले पार्टीभित्र वैचारिक रक्षाको प्रश्न गम्भीर बन्दै गएको बताउँदै पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो। उप प्रधानमन्त्री प्रकाश मान सिंहले ए माओवादीसँग भएको सार्वजनिक सहमति कार्यान्वयन गर्न शीर्षस्थ नेता दृढ रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दलहरूबीच रहेको गतिरोध हटाउने विषयमा सहमतिको नजिक पुगेकाले आजदेखि संसद सुचारू हुने बताउनुभयो। स्थानीय विकास मन्त्री सिंहले चालु अवस्थामा रहेका विकास निर्माणका कामलाई पूर्णता दिन विधि पुरा गरेर बजेटको रकमान्तर गरिएको बताउँदै सो विषयमा विवाद नगर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभयो। उहाँले विगतको सरकारले पनि विकास निर्माणका कामलाई पुरा गर्न बजेट रकमान्तर हुने गरेको जानकारी दिँदै यसै विषयलाई मुद्दा बनाएर संसद अवरुद्ध गर्दा जनतामा नकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो। सिंहले समयमै बजेट पारित गरेर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिपक्षको भूमिका महत्त्वपूर्ण रहने स्पष्ट पार्नुभयो। सरकारको ध्यान संविधान निर्माणमा केन्द्रित रहेकाले शान्ति प्रक्रियालाई पूर्णता दिएर आगामी माघ 8 गतेभित्र संविधान जारी गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो। सिंहले विधि पुरा गरेर सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पार्नुभयो। चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले समावेशी र समानुपातिक मान्यताको आधारमा विद्यार्थी भर्ना गर्न उदासीनता देखाएको भन्दै 18 विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनले जेठ 26 गति निन्द्र विशिकालीमा ज्ञापन पत्र बुझाई 27 गतेसम्मका लागि अल्टिमेटम दिने, जेठ 27 गति वृहत संयुक्त अन्तर्क्रिया गर्ने र फर्म वितरण स्थगित नगरी 28 गतेदेखि तालाबन्दी गर्ने लगायतका सङ्घर्षका कार्य घोषणा गरेका छन्। आइओएम र विभिन्न विद्यार्थी संगठनका बीचमा एमबिबिएस लगायतका विभिन्न संकायमा संविधानमा व्यवस्था भए बमोजिम समावेशीको सिद्धान्त अनुसार प्रतिस्पर्धाका आधारमा विद्यार्थी भर्ना गर्ने सहमति कार्यान्वयनमा गैर जिम्मेवारी देखाएको भन्दै विद्यार्थी संगठनले संयुक्त आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले बताउनुभयो। आइओएमले विद्यार्थीले उठाएका समावेशी र समानुपातिक प्रतिनिधित्व सहमति अक्षर सपालना गर्नुपर्ने, फर्म वितरण अविलम्ब स्थगन गर्नुपर्ने, आइओएम महाराजगञ्जमा विद्यार्थी भर्ना दोब्बरा गरिनुपर्ने, विदेशी कोटाको नाममा हुने अनियमितताको अन्त्य गरिनुपर्ने तथा परीक्षा र विद्यार्थी छनौट प्रक्रियालाई पारदर्शी र मर्यादित बनाउनुपर्ने विद्यार्थी संगठनहरूले माग राखेका छन्। सबैका लागि शिक्षाको लक्ष्य अनुसार सन् 2015सम्ममा नेपाललाई साक्षर मुलुक बनाउन चुनौती देखिए पनि चितवन भने आफूलाई पहिलो साक्षर जिल्ला घोषणाको तयारीमा छ। चितवन जिल्लाको यो आकाङ्क्षालाई साकार पार्न जिल्ला शिक्षा कार्यालय, राजनैतिक दल, जिल्ला विकास समिति, गाउँ विकास समिति, गैर सरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र, सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, सञ्चारकर्मी एकसाथ जुटेका छन्। विक्रम सम्बत 2069 असार 8 गते देशमै पहिलोपटक अन्तर्गत चितवनको फुलबारी गाविस साक्षर घोषित भएको थियो भने मुलुकै दोस्रो साक्षर घोषित गाविस पनि चितवनकै गीतानगर हो। त्यसपछि चितवनलाई पछ्याउँदै कास्कीको हेम्जा गाविस साक्षर घोषित भयो भने अहिले चितवनमा जस्तै साक्षर गाविस र जिल्ला बनाउने प्रयास अन्यत्र पनि थालिएका छन्। चितवनमा फुलबारी र गीतानगर सहित शिवनगर, शारदानगर, भण्डारा, दिव्यनगर, कल्याणपुर, बगौडा, पदमपुर, जगतपुर गरी 13 गाविस साक्षर घोषित भइसकेका छन्। त्यस्तै भरतपुर र रत्नगर नगरपालिकाका केहीवटा पनि साक्षर घोषित भएका छन्। जिल्लामा कुल 36 गाविस रहेकोमा 2 नयाँ नगरपालिका बनेकाले गाविसको सङ्ख्या 1 हुन बाँकी छ। चितवनबाट भक्तपुर सरुवा भएर रमना लिने क्रममा रहनुभएका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा यही गतिमा जाने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा चितवनका अधिकांश गाविस र नगरका वडा साक्षर हुन सक्छ भन्नुहुन्छ। अब चेपाङ बस्ती र केही पहाडी गाउँमा साक्षरता अभियान केन्द्रित हुने शिक्षा अधिकारी शर्माले बताउनुभयो। कतिपय गाउँमा दिउँसो काम गर्नुपर्ने मानिस राति टर्च बालेर पनि साक्षरता कक्षामा सहभागी हुने गरेको पाएपछि शिक्षाको महत्त्व समुदायमा बढ्न थालेको उहाँको भनाइ छ। चालु आर्थिक वर्षमा जिल्लामा साक्षरता कार्यक्रमका लागि 2,32,00,000 बजेट विनियोजन गरिएको छ। जिल्लामा आर्थिक वर्षको सुरुमा निरक्षरको सङ्ख्या 43,700 रहेको मानिएको थियो भने अहिले यो सङ्ख्या घट्दो क्रममा छ। साक्षरता कक्षा सञ्चालनका लागि 1,729 सहजकर्ताले कक्षा सञ्चालन गरेका छन्। 172 स्थानीय निरीक्षक तोकिएका छन्। विक्रम सम्बत 2068 जनगणना अनुसार 5 वर्षभन्दा माथि उमेरको साक्षरता प्रतिशत 65.9% रहेको छ। विक्रम सम्बत 2004 सुरु भएको साक्षरता अभियान सुरु भए पनि अहिलेसम्म पूर्ण साक्षरमूलक बन्न सकेको छैन। जिल्लाका 13 स्रोत केन्द्रमा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ। प्रवेशिका परीक्षामा गत वर्ष 58.49% विद्यार्थी उत्तीर्ण भएका थिए। जिल्लामा 390 सामुदायिक र 166 संस्थागत विद्यालय तथा 21 क्याम्पस सञ्चालित छन्। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन इष्टले भोलिदेखि चितवनका संस्थागत विद्यालय बन्द गर्ने कार्यक्रम राखेको मासु कार्यक्रम रोक्न संस्थागत विद्यालय शिक्षक युनियन इष्ट नेपालले जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय चितवनमा निवेदन दर्ता गराएको छ। इष्ट नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द गौतमद्वारा हस्ताक्षरित मागपत्रमा पुनरावेदन अदालत पाटनको फैसला बमोजिम दर्ता खारेज भइसकेको उक्त संस्थाले शिक्षकको तलब वृद्धिको माग गर्दै जिल्लाका संस्थागत विद्यालयहरू बन्द कार्यक्रम राखेकोमा आफ्नो ध्यान आकर्षण भएको उल्लेख छ। अवैधानिक उक्त संस्थाले कार्यक्रम आयोजना गर्नु कानुन विपरीत र अदालतको अपमान हो मागपत्रमा भनिएको छ। निवेदन परेपछि जिल्ला प्रशासनकाले जिल्ला शिक्षा कार्यालयलाई कारवाही गर्न पत्रचार गरेको इष्ट नेपालले जनाएको छ। इलाका प्रहरी कार्यालय मुगलिनले सुनपसलमा लुटपाट गर्दै गरेको अवस्थामा 2 पक्राउ गरेको छ। आज बिहान 3 समयमा त्रिवेणी सुन पसलबाट उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। सुन पसलमा चोरी नलागेको स्थानीय सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा राजकुमार थापा र रमेश थापा रहेका छन्। उनीहरूको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब प्रेक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो। नवलप्रासीको देवसुलीमा करेन्ट लागेर आज 1 ज्यान गएको छ। देवसुली नगरपालिका स्थित UDECO प्रालीमा कार्यरत कृष्ण बहादुर विकको वायरिङ गर्ने क्रममा तार सट भएर करेन्ट लाग्दा मृत्यु भएको हो। देवसुली नगरपालिका वडा नम्बर 12 लक्ष्मीपुर निवासी 28 विश्वकर्माको आज बिहान 7:30 करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरीकाले कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनुभयो। छात्रवृत्ति दिवसको अवसरमा पूर्वी चितवनको कटार 4 शान्ति बजारमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आज छात्रवृत्ति तथा पोसाक वितरण गरिएको छ। जिल्ला शिक्षा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको भने पोसाक विभिन्न दाताको सहयोगमा वितरण गरिएको हो। विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच 63,000 बराबरको पोसाक विद्यालयमा अध्ययनरत 114 जना विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम श्रेष्ठले जानकारी दिनुभयो। पोसाक काठमाडौँ आइकन राउन्ड टेबल 7 को सहयोग तथा टाइर बेल्ट समाजसेवी बोधराज पाण्डेको सहयोगमा वितरण गरिएको श्रेष्ठले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी राजेन्द्र प्रसाद बुर्लाकोटीले छात्रवृत्ति र पोसाक वितरण गर्नुभएको थियो। विद्यालयका शिक्षक तेज प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अर्का शिक्षक लेखराज धरेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डेलीराम सापकोटाको अध्यक्षतामा भएको थियो। दलित जनजाति र सुकुम्बासी समुदायका बालबालिका अध्ययनरत सो विद्यालयमा हाल कक्षा 3 अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ। चिसो र सुक्खा सहन सक्ने धानको जात अर्को वर्षदेखि सबै किसानसम्म पुग्ने भएको छ। यस वर्ष अनुसन्धानमा संलग्न किसानलाई मात्र नयाँ जातको बिउ पुर्याउन सकिएको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण प्रेदीका अनुसार पछिल्लो पटक सिफारिस गरिएका सुक्खा र चिसो सहन सक्ने जात अर्को वर्षदेखि सम्बन्धित ठाउँका सबै किसानसम्म पुग्नेछ। नार्कले उच्च पहाडी क्षेत्रका लागि लेखकाले धान 1 र 3 तथा तराईका लागि सुक्खा धान 4, 5 र 6 सिफारिस गरेको छ। लेखकाले धानले चिसोमा पनि राम्रो उत्पादन दिने र झार्न सजिलो हुने उप्रेतीले बताउनुभयो। यस्तै तराईको खडेरी ग्रस्त क्षेत्रमा सुक्खा 4 र 5 को जात लगाउन उपयुक्त हुन्छ। सुक्खा 6 जातले सुक्खासँगै बाढी पनि सहन सक्छ। नाकले धानका 60 भन्दा बढी जात सिफारिस गरेकोमा 20-25 वटा जात बढी प्रचलितमा रहेका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ, प्रधानमन्त्री सुशील कोइरालाको हालै भएको भारत र चीन भ्रमणबाट नेपाललाई के फाइदा भएको जस्तो लाग्छ। ए, छिमेकीसँगको सम्बन्ध प्रगाड भयो, बी, आर्थिक साझेदारीको सम्भावना बढ्यो, र सी, नियमित कुरा हो केही हुँदैन। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए, छिमेकीसँगको सम्बन्ध प्रगाड भयो भन्नेमा 41%, बी, आर्थिक साझेदारीको सम्भावना बढ्यो भन्नेमा 22%, र सी, नियमित कुरा हो केही हुँदैन भन्नेमा 37% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न रहेको छ, राप्रपाभित्र अध्यक्ष पदमा देखेको विवादप्रति तपाईँको विचार के छ? यसो पदको हन्ताप र सी, पार्टी फुट्ने संकेत। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अब अन्तर्राष्ट्रिय समाचार। इराकको राजधानी बगदादमा भएको छुट्टाछुट्टी विस्फोटमा परि 60 जनाको मृत्यु भएको छ। आक्रमणबाट 100 भन्दा बढी घाइते भएका छन्। राजधानी बगदादमा एक घण्टाभित्रमा छुट्टाछुट्टी 8 ठाउँमा विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्। यसअघि चरमपन्थी समूहले इराकको पश्चिमी सहरको अनवार विश्वविद्यालयमा अध्ययनरत 23 छात्रहरूलाई बन्धक बनाएका थिए। पछिल्लो वर्ष इराकमा 8,000 जनाको विभिन्न आक्रमणमा परि मृत्यु भएको छ, जनसङ्ख्या सन् 2007 यताकै सबैभन्दा उच्च रहेको संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। अज्ञात रोगका कारण भारतको बिहार स्थित मुजफ्फर सहरको एक सरकारी अस्पतालमा 19 बालबालिकाको मृत्यु भएको छ। अज्ञात रोग लागेका करिब 70 बालबालिकाको उक्त अस्पतालमा उपचार भइरहेको छ। बिहारका स्वास्थ्य सचिव दीपक कुमारले उपचार गरिरहेका बालबालिकाको मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार त्यस क्षेत्रमा पछिल्ला केही वर्षदेखि अज्ञात रोगको प्रकोप बढिरहेको छ। स्वास्थ्य सचिव दीपक कुमारले मे महिनाको अन्त्यतिरबाट मुजफ्फरबाट मा अज्ञात रोगका बिरामी बढिरहेको र सरकारले निशुल्क उपचारको व्यवस्था गरेपछि सफल नभएको बताएका छन्। अधिकारीहरूका अनुसार मुजफ्फर लगायत मोतिहारी, वैशाली, सीतामढी र शिवहर जिल्लामा पनि अज्ञात रोगका कारण थुप्रै बालबालिकाको मृत्यु भइसकेको छ। खेल समाचार। नेपाली फुटबल खेलाडी विमल खर्ती मगर बेल्जियमको आरएमएससी एन्डरलेक्ट क्लबमा रहने एक वर्षसम्म प्रशिक्षण गर्ने भएका छन्। उनलाई क्लबले 26 जुलाई 2014 31 मई 2015 पुरा सिजन आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न आमन्त्रण गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले सुनाएको छ। क्लबले विमलको उल्लेखित मितिभित्र 3 महिनामा भिसा नवीकरणका लागि आचे जाति हवाई भाडा बिहोर्नेछ भने नेपाली राष्ट्रिय टिमहरूलाई आवश्यक पर्दा महत्त्वपूर्ण खेलहरूको लागि उपलब्ध गराउनेछ। त्यस अवधिभर विमललाई खाना बस्न इन्सुरेन्स तथा त्यहाँ बस्नुन्जेल आवश्यक पर्ने अन्य खर्च क्लबले बिहोर्नेछ। फिफाको नियमअनुसार 18 वर्षभन्दा मुनिका खेलाडीले अफिसियल म्याच खेल्न नपाउने भएकोले क्लबको एकेडेमीमा बसे बापत विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै क्लबको तर्फबाट मैत्रीपूर्ण खेल तथा जुलाईमा हुने अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा सहभागी हुनेछन्। नेपालको अन्डर सिक्सटिन टिमका कप्तान घरती मगरलाई 18 वर्ष पुरा भएपछि आफ्नै टिमबाट खेलाउने उद्देश्यले बेल्जियमको आरएसएससी एन्डरलेक्ट क्लबले प्रशिक्षण दिन लागेको हो। उनले गएको चैत्र वैशाखमा पनि यो क्लबमा गएर प्रशिक्षण गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष टङ्क आङबुहाङ लिम्बू र अरू पदाधिकारीसहित 18 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज क्यानका अध्यक्ष आङबुहाङ, उपाध्यक्षहरू चतुरबहादुर चन्द, सुनिल मान अमात्य र विनोद कुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सदस्यहरू किरण शमशेर राणा, ठाकुर प्रताप थापा, ठाकुर प्रसाद पहाडी र पूर्णबहादुर लामा विरुद्ध मुद्दा दायर गरेको हो। यस्तै राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्याय, गौरा कन्स्ट्रक्सन प्रालीका सञ्चालक सूर्य अधिकारी, आर कमल कन्स्ट्रक्सनका सञ्चालक रामचरण देउजा, नवनिर्माण कम्पनीका सञ्चालक कृष्ण प्रसाद पाण्डे, क्राउन नेपाल कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालीका सञ्चालक पवन पाठक, खड्का कन्स्ट्रक्सन प्रालीका सञ्चालक राजकुमार खड्का र डिजाइन सेल अर्किटेक्स प्रालीका निर्देशक उमेश मान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छविलाल अधिकारीमाथि मुद्दा दायर गरिएको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधानका विवादित विषयमा सहमति जुटाउन सोमबारदेखि संविधान सभाभित्र रहेका दलसँग वार्ता हुने। राप्रपामा विवाद चर्कियो। लोकेन्द्र चन्द्र पशुपति शमशेर राणा अध्यक्ष। चितवनलाई मुलुककै पहिलो साक्षर जिल्ला घोषणाको तयारी तीव्र। चालु आर्थिक वर्षको अन्त्यसम्ममा चितवनका अधिकांश गाविस र नगरका वडा साक्षर गर्ने तयारी। इराकमा भएको विस्फोटमा परि 60 जनाको मृत्यु। भारतको बिहारमा अज्ञात रोगका कारण 19 बालबालिकाको ज्यान गयो। र नेपाली फुटबलर विमल घर्तीले बेल्जियमको क्लबमा 1 वर्ष प्रशिक्षण लिने।